अर्घाखाँसीमा भएको सवारी दुर्घटनामा परि 15 जनाको मृत्यु, 2 दर्जन भन्दा बढी घाइते। कुमारी बैंकको इटरी शाखाबाट 6 लाख रुपियाँ चोरियो। एमाले नेता ओलीलाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत बैंकक लगियो, उपचारका लागि 2 साता बस्नुपर्ने। संविधानका लागि 1 वर्ष धैर्य गर्न प्रधानमन्त्री कोइरालाको आग्रह। संविधान जारी भएको 8-10 वर्षमा मुलुकको विकासमा कायापलट हुने दावी। युक्रेनका धेरै जसो सरकारी भवनहरू रूसी समर्थक हतियारधारीद्वारा कब्जा। भारतको लोकसभा चुनाव अन्तर्गत 7औं चरणको मतदान चल्दै। र इण्डियन प्रिमियर लीगमा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदै। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। अर्घाखाँसी जिल्लाको नरपानीमा बस र ट्रक ठोकिन कम्तीमा 15 जनाको ज्यान गएको छ। सदरमुकाम सन्देह खर्कबाट बटोलतर्फ आउँदै गरेको लो 1 62 31 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लो 1 7 8 35 नम्बरको ट्रकमा ठोकिएर नरपानी गाविस 5 जगतमा सड़कबाट खसेको हो। दुर्घटनामा 27 जना घाइते भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते 23 जनालाई उपचारका लागि काठमाडौँ लगिँदैछ। घटनाको पूर्ण विवरण आउन बाँकी छ। कुमारी बैंकको इटरी शाखाबाट आज दिउँसो 6 लाख रुपियाँ चोरी भएको छ। इटरी नगरपालिका एका गोकुल परसाईले बैंकमा जम्मा गर्न भाउचर भर्दै गर्दा बैंकको रिसेप्सनबाट 15 वर्षे किशोरले रकम रहेको झोला लिएर भागेको इलाका प्रहरी कार्यालय इटरीले जनाएको छ। बैंकभित्रबाट रकम चोरी भएपछि परसाईले इलाका प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ। परसाईको उजुरी आएपछि रकम लिएर भागेका किशोरको खोजीलाई तीव्र पारिएको इलाका प्रहरी कार्यालय इटरीका डीएसपी विद्यानन्द मासीले जानकारी दिनुभयो। केही महिना यता स्वास्थ्य अवस्था कमजोर भएका कारण थलिएका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई उपचारको लागि थाइल्याण्डको बैंकक लकिएको छ। एयर एम्बुलेन्सबाट आज प्राण के बैंकक लकिएको हो। सरकारले नै ओलीको उपचारको लागि बैंकबाट एयर एम्बुलेन्स काठमाडौँ झिकाएको हो। ओलीका साथमा उपचारमा संलग्न डाक्टर दिव्या शाह र ओलीका सहयोगी राज्य साके पनि गएका छन्। ओलीकी श्रीमती राधिका साके थाइयरको नियमित उडानबाट बैंकक जाँदैछिन्। ओलीको बैंकक स्थित बुमरूम गार्ड अस्पतालमा उपचार हुनेछ। ओलीलाई बैंककमा 2 सप्ताह बस्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्। अब बैंककमा रहँदा ओलीलाई परिवारका सदस्यसँग समेत भेट नदी उपचार गरिनेछ। ओलीलाई यसअघि पनि अरूको सरगममा जान चिकित्सकहरूले प्रतिबन्ध लगाउने गरेका थिए। फंगल मेनिन्जाइटिसको संक्रमण देखिएका ओलीलाई पछिल्लो समय राजधानीको शिक्षण अस्पताल राखिएको थियो। अवस्था जटिल बनेपछि उहाँलाई बैंकक लगिएको हो। एयर एम्बुलेन्सका लागि नेपाल सरकारले रकम तिरेको छ। करिब 40 लाख रुपियाँ लाग्ने परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले बताउनुभयो। राष्ट्रपति डाक्टर रामरण यादवले जिम्मेवार भएर कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। काठमाडौँको संचार ग्राम स्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति यादवले सो कुरा बताउनु भएको हो। प्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ। पत्रकारिताको स्तर बढाउँदै जिम्मेवार भएर कलम चलाउनुहोस्। राष्ट्रपति यादवले भन्नुभयो, 1 वर्षमा संविधान बनाउने वातावरणका लागि आपसी मतभेद र विचारलाई त्यागेर भूमिका खेल्नुहोस्। शासकीय स्वरूप र संहिताको सवालमा गम्भीर भएर अगाडि बढ्न आग्रह गर्दै राष्ट्रपति यादवले यी 2 सवालमा राष्ट्रको हितमा केन्द्रित भएर समाचार लेख्न आग्रह गर्नुभयो। राष्ट्रपति यादवले सूर्य क्षेत्रको बढ्दो विनाशले तराईका 60% जनता मरूभूमिमा बस्न बाध्य भएको बताउनुभयो। ढुङ्गा बालुवा र गिटीको बढ्दो तस्करी रोक्न पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै राष्ट्रपति यादवले तराईलाई मरूभूमि बन्न नदिन सबैको साझा प्रयास हुनुपर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री सुशील कोइरालाले संविधानका लागि एक वर्ष धैर्य गर्न आग्रह गर्नुभएको छ। भक्तपुरको लोकन्थले स्थित बिपी नेत्र प्रतिष्ठान बाल आँखा कानाग घाँटी अस्पताल एवं पुनर्स्थापन सेवाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले एक वर्षभित्र संविधान जारी हुने भएकाले त्यतिन्जेल धैर्य गर्न आग्रह गर्नुभयो। संविधानले नै अठोटका साथ सरकार निर्माण भएको बताउँदै प्रधानमन्त्री कोइरालाले संविधान जारी भएको 8-10 वर्षमा मुलुकको विकासमा कायापल्ट हुने दावी गर्नुभयो। शान्ति र विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको चर्चा गर्दै प्रधानमन्त्री कोइरालाले जलविद्युत, पर्यटन, जडीबुटी लगायतका प्राकृतिक स्रोत साधनको समुचित सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो। अब मुलुकले कुनै किसिमको द्वन्द कलह खेप्न नसक्ने उल्लेख गर्दै उहाँले शान्ति स्थापनासँगै विकासमा सबै पक्षको सहयोगको खाँचो औलाउनुभयो। कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले बाल मृत्युदर र मातृ मृत्युदर नियन्त्रणका क्षेत्रमा नेपालले ठूलो सफलता हात पारेको बताउनुभयो। स्वास्थ्य क्षेत्रमा देखिएका नयाँ चुनौतीहरूलाई सामना गर्न सबैको सामूहिक प्रयास र एकता अपरिहार्य रहेकोमा उहाँले जोड़ दिनुभयो। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी कुनै ठेकेदारीबाट चल्ने प्राइभेट कम्पनी जस्तो नभएको बताउनु भएको छ। उहाँले ठेकेदारी शैलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व चल्न नसक्ने बताउनुभयो। पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समितिले आज पोखरामा गरेको पुष्पलालको योगदान र कम्युनिष्ट आन्दोलनको वर्तमान कार्यदिशा विषयको प्रवचन कार्यक्रममा बोल्दै नेपालले नेतृत्वको विषयमा पार्टीमा चलेको ठेकेदारी प्रणालीको चर्को आलोचना गर्नुभयो। उहाँले चार वर्ष एउटाले अर्को वर्ष अर्कोले पार्टी सम्हाल्ने भन्दै भाषण गर्दै नो लोकतान्त्रिक पद्धतिमा सुहाउने कुरा नभएको बताउनुभयो। उहाँले नेता केपी ओली र वामदेव गौतमतर्फ कटाक्ष गर्दै पार्टीलाई प्राइभेट कम्पनी नठान्न सुझाउनुभयो। उहाँले पार्टीमा सबै वामपन्थीलाई एकीकृत बनाएर लैजाने नेतृत्वको खाँचो रहेको प्रश्न पार्नुभयो। आसन नवौं महाधिवेशन महत्वपूर्ण रहेको बताउँदै नेता नेपालले पुनः पार्टी बनाउन बलियो नेतृत्व आवश्यक भएको बताउनुभयो। नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले एकीकृत नेकपा माओवादीसँग तत्कालीन पार्टी एकता सम्भव नभएको बताउनु भएको छ। आज पाल्पाको सदरमुकाम तानसेनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कार्यगत एकता भए पनि पार्टी एकता तत्काल सम्भव नभएको बताउनु भएको हो। दुई पार्टीबीच एकता आवश्यक भए पनि माओवादीको हेटौँडा महाधिवेशनको कार्यनीति नसचिएसम्म एकता हुन नसक्ने नेता बादलको भनाइ छ। उहाँले अहिलेको संविधान सभाले जारी गर्ने संविधान आफूले नमान्ने पनि बताउनुभयो। संघीयताको विरूद्धमा अहिले स्थानीय निकायको निर्वाचनको कुरा आएको भन्दै नेता बादलले चुनाव हुन नदिने चेतावनी दिनुभयो। विभिन्न पाँचवटा विद्यार्थी संगठनले विरोधमा रहेका विद्यार्थी संगठनलाई पनि सहमतिमा ल्याई सोभिको चुनाव गराउन माग गरेका छन्। काठमाडौँमा आज पत्रकार सम्मेलन गरी नेपाल विद्यार्थी संघ, अनेरा सोभि लगायत पाँच विद्यार्थी संगठनले जेठ 14 गते नै सोभि चुनाव गर्ने वातावरण बनाउन माग गरेका हुन्। लामो समयसम्म चुनाव हुन नसकिरहेका बेला विश्वविद्यालयले चुनावको मिति घोषणा गर्नु सकारात्मक भए पनि केही विद्यार्थी संगठनले यसको विरोध गर्नु दुःखद भएको उनीहरू विभिन्न माग राखेर अनेरा सेवा क्रान्तिकारी लगायत 18 विद्यार्थी संगठनले चुनाव स्थगित गर्न माग गरेका छन्। पत्रकार सम्मेलनमा नेवी संघका सभापति रंजित कर्णले कुनै पनि बहानामा निर्वाचन भान्न खोज्नु अलोकतान्त्रिक रवैया भएको बताउनुभयो। अनेरा सेवा अध्यक्ष किशोर विक्रम मल्लले यो या त्यो बहानामा चुनाव भान्न नहुने र त्रिवेले पनि खुट्टा कमाउन नहुने बताउनुभयो। प्रेस चौतरी नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको चुनावमा एक भएर लड्ने निर्णय गरेका छन्। काठमाडौँमा आज घोषणा सभा गर्दै चारवटा पत्रकार संगठनले चुनावी एकताबारे जानकारी गराएका हुन्। यसअघि प्रेस चौतरी र क्रान्तिकारी पत्रकार संघबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो। आज प्यानलबाट समावेश उपाध्यक्षमा महेश दास, खुल्ला सचिवमा प्रभात चलाउने, महिला सचिवमा संगीता खड्का समावेशी सचिवमा धर्मेन्द्र कणको नाम घोषणा गरिएको हो। त्यस्तै खुल्ला सदस्यमा दिपेन्द्र कुमारको नाम सार्वजनिक गरिएको छ। एसोसिएट सचिव र खुल्लातर्फका बाँकी चारजनाको नाम पछि तय गरिने जानकारी गराइएको छ। नेपाल पत्रकार महासंघको वैशाखको 20-21 गते काठमाडौँमा हुने महाधिवेशनका लागि यो प्यानलबाट अध्यक्षमा महेन्द्र विष्ट, उपाध्यक्षमा खेलबहादुर भण्डारी र महासचिवमा उजिर मगर चुनाव लड्दैछन्। नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेल कुवेत जाँदै हुनुहुन्छ। कंग्रेसको प्रवासमा रहेको भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको अधिवेशनमा भाग लिन पौडेल केन्द्रीय सदस्य एवं जनसम्पर्क विभागका प्रमुख अर्जुन जोशी र सभासद लक्ष्मी आचार्य सहितको टोलीको नेतृत्व गर्दै आज बेलुका त्यसतर्फ जान लाग्नु भएको हो। पौडेल बेलुका 9:30 बजे कतार एयरवेज मार्फत कुवेत प्रस्थान गर्ने पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। पौडेल वैशाख 21 गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। ए माओवादी चितवनको 6 जिल्ला सम्मेलनमा 38 सदस्य पदमा निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूमा चित्रबहादुर श्रेष्ठ, घनश्याम दाल, अविनाश एमबहादुर परिया, ठाकुर ढकाल, रमेश रेग्मी, प्रकाश खनाल, शैलेश लगायत रहेका छन्। सहमतिमा नेतृत्व चयन नभएपछि निर्वाचनद्वारा ए माओवादीले सदस्य चयन गरेको हो। त्यस्तै भोलि हुने राष्ट्रिय सम्मेलनका लागि 22 प्रतिनिधिहरू पनि चयन गरेको छ। राष्ट्रिय सम्मेलन पछाडि नै निर्वाचित जिल्ला सदस्यहरूको बैठकबाट नेतृत्व चयन आज बिहान 3 बजे मतगणनाको अन्तिम परिणाम आएको थियो। 38 जिल्ला समितिका लागि 71 उम्मेद्वारी दिएका थिए भने 22 केन्द्रीय प्रतिनिधिका लागि 63 उम्मेद्वारी परेको थियो। प्रतिनिधि 500 मध्ये 479 मतदान गरेका थिए। माओवादी चितवनका पूर्व संयोजक घनश्याम दाहालका अनुसार केन्द्रीय नेताहरू अमित शेरचन, विश्वभक्त दोलाल, नारायण दाहाल लगायतले केन्द्रीय प्रतिनिधिमा विजय भएका छन्। जिल्ला प्रतिनिधि समेत रहनुभएकी क्रान्तिकारी पत्रकार संघ चितवनकी अध्यक्ष शान्ता अधिकारीका अनुसार यसअघि जिल्लामा महत्वपूर्ण भूमिकामा रहेका सुदर्शन पौडेल, ओम पाण्डे, गोपाल कुँवर, मधुसूदन सापकोटा लगायतले निर्वाचनमा पराजय भोग्नु परेको छ। गत वर्षको अन्तिम 4 महिनामा इलाका प्रहरी कार्यालय रत्नगरमा निकै कम मात्रामा मुद्दाहरू दर्ता भएका छन्। रत्नगरमा प्रहरी नायब उपरीक्षकको दरबन्दी आएपछि मुद्दा दर्ता गर्न शुरू गरिएको थियो। यसअघि पूर्वी चितवनको इलाका प्रहरी कार्यालय खैरनीमा मात्र मुद्दा दर्ता हुने गरेको थियो। कार्यालयले गत वर्षको पुष महिनादेखि मुद्दा दर्ता गर्न शुरू गरेको हो। यस अवधिमा कार्यालयमा 19 मात्र मुद्दाहरू दर्ता भएका छन्। कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक केदार पन्तका अनुसार सार्वजनिक मुद्दा, जबरजस्तीकरणी भवितव्य र फुटकर ज्यान सम्बन्धी मुद्दा दर्ता भएका छन्। दर्ता भएका मध्ये सबैभन्दा बढी सार्वजनिक मुद्दा रहेका छन्। कार्यालयको तथ्याङ्क अनुसार चैत्रसम्म 15 सार्वजनिक मुद्दा, 2 भवितव्य र 1-1 जबरजस्तीकरणी र फुटकर ज्यान सम्बन्धी रहेका छन्। सार्वजनिक अपराधका घटनाहरू सोझै जिल्ला पठाउने भएकाले यस किसिमको मुद्दाहरू कम दर्ता भएको कार्यालयका प्रवक्ता पन्तले बताउनुभयो। कार्यालयले अन्य मुद्दा बाहेक सार्वजनिक मुद्दाहरू चैतबाट मात्र दर्ता गर्न शुरू गरेको थियो। दर्ता भएका 15 सार्वजनिक मुद्दामा 21 अभियुक्त पक्राउ परेका, 17 फरार रहेको प्रवक्ता एवं प्रहरी निरीक्षक पन्तले बताउनुभयो। त्यस्तै जबरजस्ती क्रणीका 1 अभियुक्तलाई पनि पक्राउ गरिएको उहाँले बताउनुभयो। उता वृद्ध भत्ता बुझ्न हिँडेका 1 बसले खिचेर धादिङमा मृत्यु भएको छ। सुनौलो बजारबाट सदरमुकाम धादिङ बेसीतर्फ आउँदै गरेको 9-2-12-90 नम्बरको यात्रुवाहक बसले खिचेर सुनौला बजार 7 निबुवा सुवाराका 82 रोहिणी प्रसाद पोखरेलको ज्यान गएको प्रहरीले जनाएको छ। बसमा चढ्न लाग्दा चिप्लेर लडेपछि पोखरेललाई त्यही बसको पछाडिको पाङ्राले खिचेको थियो। अब पालु अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं लाखौं रकम खर्च गरेर विभिन्न कार्यक्रमको उद्घाटन गर्न चाहने नेता तथा मन्त्रीहरूको क्रियाकलापप्रति तपाईँको विचार के छ। ए सामान्य कुरा, विदेशको ढुकुटी रित्ताउने काम, सी यस्ता क्रियाकलाप रोक्नुपर्छ। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए सामान्य कुरा भन्नेमा 23%, विदेशको ढुकुटी रित्ताउने काम भन्नेमा 42%, सी यस्ता क्रियाकलाप रोक्नुपर्छ भन्नेमा 35%,

एमाले नेता ओलीलाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत बैंकक लगियो, उपचारका लागि दुई साता बस्नुपर्ने। संविधानका लागि एक वर्ष धैर्य गर्न प्रधानमन्त्री कोइरालाको आग्रह, संविधान जारी भएको 8-10 वर्षमा मुलुकको विकासमा कायापल्ट हुने दावी। युक्रेनका धेरैजसो सरकारी भवनहरू रूसी समर्थक हतियारधारीद्वारा कब्जा, भारतको लोकसभा अन्तर्गत 7 चरणको मतदान चल्दै। र इण्डियन प्रिमियर लीगमा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदै। अवस्त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवरा सुविधा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइन्स र स्टेशनरी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि। मोबाइल 9845146174। रेडियो अर्पण 104.5 मेगाहर्ज। जीवनको मार्ग कार्यक्रम सुनिरहनु भएको हरेक श्रोतालाई कार्यक्रमको तर्फबाट मरमा विशेष स्वागत गर्न चाहन्छु र हाम्रो कार्यक्रममा सहभागी हुनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। हाम्रो कार्यक्रमलाई सुनेर तपाईँको जीवनमा केही पनि बदलाहट आएको छ, केही पनि यसले प्रभाव पारेको छ भने अवश्य ती सच्चाइहरू हामीलाई लेखेर पठाउनुहुनेछ भनेर हामी यहाँलाई निवेदन गर्न चाहन्छौ र हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि हामीले केही पुस्तकहरू तयार पारेका छौ। ती पुस्तकहरू यदि तपाईँ अध्ययन गर्न चाहनुहुन्छ भने आफ्नो ठेगाना प्रष्टसँग लेखेर हामीलाई पुस्तकको लागि पत्राचार गर्नुहोस् र हामी तपाईँले बताउनु भएको ठेगानाहरूमा पुस्तक पठाइदिनेछौ। श्रोता तपाईँ हामीलाई डाइरेक्ट कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ, जुन हामी कार्यक्रमको अन्तमा ठेगाना बताउनेछौ। हामीलाई कल गर्न सक्नुहुन्छ, आफ्ना भनाइहरू राख्न सक्नुहुन्छ, जिज्ञासा र प्रश्न अनि सुझावहरू छन् भने पनि तपाईँ हामीलाई बताउन सक्नुहुन्छ। आउनुहोस् आजको कार्यक्रमलाई पनि हामी सधैँ चाहिँ प्रार्थना सहित अगाडि बढाउनेछौ। जीवित परमेश्वर, यो समय हामी तपाईँको वचनलाई खोल्ने क्रममा छौ, हामीलाई आशिष दिनुहोस्, हाम्रा विचारहरू लिनुहोस्, हामी भएर बोल्नुहोस्, हाम्रो जिब्रोलाई पनि आफ्नै नियन्त्रणमा राख्नुहोस् र तपाईँले बताउनु भए अनुसार हामीलाई आफ्नै चरित्रमा आफ्नै जीवनमा विस्तार परिवर्तनको बाटोमा लैजानुहोस्। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई पनि आशिष दिनुहोस्, अनुग्रह मा राख्नुहोस् र आउने समयको विषयमा हामी सजग भएर तपाईँको बाटो हेरेका तपाईँका पवित्र छोरा छोरी गनिन सकेका हौ। बिन्ती प्रार्थना प्रभु येशू ख्रीष्टको उच्च अनि पवित्र नाममा माग्दछु, आमेन। श्रोता हामी आज आफ्नो कामको लेखा